सारी भुल्नलाई सुख होइन सधैँ दुःख बाँड्छु भन्थ्यौ सधैँ जिउनलाई आज सबै कुरा बिर्सिदियौ थाहा छैन के भो तिमीलाई भन तिमीले कति कस्तो माया पायौ सबै कुरा भुल्नलाई किन आज सबै कुरा बिर्सिदियौ थाहा छैन के भो तिमीलाई भन तिमीले कति कस्तो माया पायो सबै कुरा भुल्नलाई म त सम्झन्छु सधैँ मलाई मुटु भित्र बसाएको तिम्रो न्यानो अङ्गालोमा बाँधी केस भित्र मलाई मुटु भित्र बसाएको तिम्रो न्यारो अङ्गालोमा बाँधी केस भित्र लुकाएको मेरो हो कि बिछोड हो मेरो मनमा किन दुधार भो धोका हो कि साँचो हो हेर कति मिठो भ्रम भो किन आज सबै कुरा बिर्सिदियो थाहा छैन के भो तिमीलाई भन तिमीले कति कस्तो माया पायौ सबै कुरा भुल्नलाई किन आज सबै कुरा बिर्सिदियौ थाहा छैन के भो तिमीलाई भन तिमीले कति कस्तो माया पायौ सबै कुरा सबै कुरा बिर्सिदियो थाहा छैन के भो तिमीलाई भन तिमीले कति कस्तो माया पायो सबै कुरा भुल्नलाई म त सम्झन्छु सधैँ मलाई मुटु भित्र बसाएको तिम्रो न्यानो अङ्गालोमा बाँधी केस भित्र लुकाएको म त सम्झन्छु सधैँ मलाई मुटु भित्र बसाएको तिम्रो न्यानो अङ्गालोमा बाँधी संसारमा